नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्राविधिक कक्ष विष्णुसँगै म उपस्थित भइसकेको छु तपाईँको आफ्नै साथी दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणलाई सुन्न सक्नुहुनेछ। र कार्यक्रम अर्पण समर्पणमा हामी आज यो बिहिबारको दिनमा चाहिँ आधुनिक नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। मिठा मिठा आधुनिक गीतहरू बजाएर तपाईँहरूलाई भरपूर मनोरञ्जन दिने नै छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। कार्यक्रम अर्पण समर्पणमा आएर 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। आज हामी यो बिहिबारको दिनमा चाहिँ नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। कार्यक्रमको सुरुवातमा कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट शान्ति बिन्दु। हजुर, अनि शान्ति जी के छ तपाईँको नयाँ नौलो खबर? केही छैन, त्यस्तो नयाँ नौलो सबै पुरानै छ। अनि खाजा भयो कि नाइ? नाइ भएन खाजा, भयो हाम्रो पनि भएको छैन। अनि कार्यक्रम सकिने लगतै हुनेछ हाम्रो चाहिँ, अनि के कसरी बिताइरहनु भएको छ नि अचेल दिनहरू? बिरामी भन्नु हुनु भएको छ, त्यसो भए आफ्नो स्वास्थ्यको राम्रोताले ख्याल राख्नु होला। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कहाँ कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला मकवानपुरबाट शान्ति आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रलाई आफ्नो सम्झनाहरू राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलिजुली चोकबाट डेन्जर काप्री। डेन्जरजी के छ तपाईँको नयाँ नौलो खबर? पुरानै छ। अनि खाजा खानु भयो कि भएन नि? खाना खाजा खानु भएको छैन। अनि के कसरी बितिरहेछ आजको दिन चाहिँ? घाम लागिरहेछ, अब के गर्ने, अब बाहिर निस्किने छैन, घरमै बस्यो त्यतिकै। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अर्पण होली हुनेलाई धन्यवाद, अनि मेरो रामरानको दाजु भाउजू भतिजा बुहारीहरू, अनि मेरा छोरी मानीको साथी आमा, जमुना बहिनी, कृष्ण बहिनी, सरलाको मम्मी, अनि गएर मेरो राधा छोरी, फुलका छोरी, सृजना छोरी, अनि मेरो कोटेश्वरको दाजु भाउजू, अनि मलाई सम्पूर्णलाई। हुन्छ डेन्जरजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला मिलिजुली चोकबाट डेन्जर काप्री आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? देवीटारबाट नवीना। ए देवघाटबाट नवीना, के छ देवघाटतिरको नयाँ नौलो खबर नवीनाजी? सबै ठिकै छ दादा, सबै ठिक छ। अनि खाजा भयो कि नाइ? भइसक्यो। खाजा भइसक्यो, कति चाँडै भएको त आज? आज त चाँडै भन्नु पर्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि कन्ट्रोलिङको दादाको लागि, अनि मलाई नवीन भनेर चिन्नु हुने सम्पूर्णका लागि, अनि मेरो साथीहरूलाई। हुन्छ नवीनजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला देवघाटबाट नवीना आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। आजको यो बिहिबारको दिनमा हामी आधुनिक गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ, नेपाली आधुनिक गीतलाई र भर्खरै बजारमा आएका र केही पहिला अगाडि आएका आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। अब नि एउटा आधुनिक आवाजलाई कार्यक्रममा स्थान दिने बेला भएको छ। यो आधुनिक आवाजपछि हामी फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। बोलेपछि माया बढ्छ, बोल्न थालन मायालु बोलेपछि माया बढ्छ, बोल्न थालन मायालु रातो पानी राखेको मन खुल्न थालन MHz अर्पण सबैका लागि सधैँका लागि। छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पण सुनेर बसिरहनु भएको छ। कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामी हरेक दिन आउने गर्छ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा हामी उपस्थित हुने गर्छौँ र 0556 63 332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो बिहिबारको दिनमा चाहिँ हामी कार्यक्रममा आधुनिक गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा आधुनिक गीत बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्कार। मेघनाथजी, के छ तपाईँको नयाँ नौलो खबर? अनि खाजा खानुभयो कि नै? खाजा खाइसक्नुभयो? अनि के कसरी बिताइरहनु भएको छ आजको दिन चाहिँ? हजुर हजुर, सबैलाई भ्याउनु भएको छ एकैचोटि? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला रनपाबाट मेघनाथ न्यौपाने आउनुभएको थियो। हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हेलो दादा, नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? राजपानीबाट सविता। सविताजी, के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ? अनि खाजा भयो कि नै? खाजा भएको छैन? अनि कति बेलातिर हुन्छ त? एकछिनपछि हुन्छ। अनि के कसरी बिताइरहनु भएको छ आजको दिन चाहिँ? प्रोग्राम सुन्दै बस्दै। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि यहाँ मेरो भाइ र काकाले सुनिरहन्छ, अनि मेरो मम्मी बुबा दाई, अनि मेरो साथी मुना, दिनिका, सिरा, अनि अरू कोहीलाई नि हेर्न लास्टमा चाहिँ सविता भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हजुर हुन्छ सविताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला राजपानीबाट सविता आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अनिता। अनिताजी, तपाईँको आवाज चाहिँ मैले अलिकति बुझ्न सकिरहेको छैन। इच्छा कामनाबाट अनिता हुनुहुन्थ्यो, तर पनि उहाँसँग कुराकानी गर्न हामीले सकेनौँ। उहाँको आवाज चाहिँ अलिकति कस्तो अड्किएको आइरहेको थियो, तर पनि उहाँसँग कुराकानी गर्न सकेनौँ। 0555-63-3332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ। आजकै यो बिहिबारको दिनमा चाहिँ हामी नेपाली आधुनिक गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा आधुनिक गीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। हामी हरेक दिन आउने गर्छ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित भइराख्नेछौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। कोही मित्र आउनु भएको थियो, तर पनि फेरि गइसक्नु भएको छ। 0555-63-332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले 2 बाटो खुला राखिसकेका छौँ तपाईँको लागि। र आजको यो बिहिबारको दिनमा चाहिँ हामी नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। तपाईँ गर्मीको समयमा एकदम गर्मी भएर घरमा बसिरहनु भएको छ, रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ भने तपाईँलाई थोरै भए पनि गर्मीको बाट अलिकति थोरै भए पनि शीतल दिने कोसिस गरिराखेका छौँ। र आफ्ना घर परिवार आफन्तदेखि तपाईँ टाढा गएर बस्नुभएको छ, सम्झना मन लागेको छ भने 0555-63-332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्यारेढाबाट बसन्ती रुम्बा। अनि के छ बसन्तीजी तपाईँको हाल खबर? सबै ठिक छ? अनि तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी भएको जस्तो लाग्यो मलाई चाहिँ। तपाईँलाई चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा धेरै धेरै स्वागत छ। फेरि मैले स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ तपाईँ हराउनु भएन नि त? ल, तपाईँले बाचा गरिसक्नु भइसकेको छ, फेरि पछिल्लो दिनहरूमा हराउनु भयो भने तपाईँलाई पाप लाग्छ नि। हुन्छ, अनि के कसरी बिताइरहनु भएको छ दिनहरू चाहिँ? बसी बसाउ गरेर। अनि खाजा भयो कि नै? एकछिनपछि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ बसन्तीजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छौँ, नमस्कार। यति बेला प्यारेठाबाट वसन्ती आउनुभएको थियो र आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकवानपुरबाट शान्ति, मिलिजुली चौकबाट डेन्जर काफ्री, देवघाटबाट नबिना, रनपाबाट मेघनाथ न्युपानेले फोन गर्नुभएको थियो, राजपानीबाट सविता र इच्छा कामनाबाट अनिताले फोन गर्नुभएको थियो तर पनि उहाँसँग हाम्रो कुराकानी हुन सकेन। त्यस्तै गरी अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो प्यारेट हाबबाट बसन्ती रुम्बाले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार व्यक्त गर्दै तपाईँकै आफ्नै साथी दिवस मगर पनि आजको यो अर्पण समर्पणको श्रृङ्खलाबाट बिदा हुन्छु। नमस्कार। बाटो भरी काँडा छरी यतातिर भन्यो काँडा माथि टेकी आए फर्किएर जाऊ भन्यो बाटो भरी काँडा छरी यतातिर भन्यो काँडा माथि टेकी आए फर्किएर जाऊ भन्यो बाटो भरि काँडा छरि यतातिर भन्यो काँडा माथि टेकी आए फर्किएर जाऊ भन्यो फर्किएर जाऊ भन्यो बिर्सी जाने कई माया गाढा हुँदो रहेछ बिर्सी जाने कई माया गाढा हुँदो रहेछ जसको माया गाढा हुन्छन् गाढा हुँदो रहेछ गाढा हुँदो रहेछ बिर्सी जाने कई माया गाढा हुँदो रहेछ खोट बोकी बाहिर हाँस्न हुन्न भन्थ्यो तिमीलाई जहाँ दुख छ मलाई त्यही दुख छ भन्थ्यो मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न भन्थ्यो तिमीलाई जहाँ दुख छ मलाई त्यही दुख छ भन्थ्यो मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न भन्थ्यो तिमीलाई जहाँ दुख छ मलाई त्यही दुख छ भन्थ्यो मलाई त्यही दुख छ भन्थ्यो बिर्सी जाने कई माया गाढा हुँदो रहेछ बिर्सी जाने कई माया गाढा हुँदो रहेछ जसको माया गाढा हुन्छ यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज ओहो यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ फेरि मेरो भाइको पनि दाँत आएको छ अब के गर्ने होला मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने च्यापु बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला